यो चिटोले तिमलाई मन परायो, शिव दिले हाम्रो भेट गरायो, पोर्को जसै जन्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन तिमलाई मन परायो, शिव दिले हाम्रो भेट गरायो, पोर्को जसै जन्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन छोरी बेगरलाई मानिनौ ए मोरी पोर्को जसै जान्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन भइसक्थे छोरछोरी बेगरलाई मानिनौ ए मोरी पोर्को जसै जान्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन राख्ने हो मेरो काम बेगरेर घुमौला शिवथान पोर्को जसै जान्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन सोचेको पुराए हाम्रो जोडी दैवले जुराए पोर्को जसै जान्न नभन यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभन सोचेको पुराए हाम्रो जोडी दैवले जुराए पोर्को कसै जान्न नहोला, यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभना, यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभना। नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको शुभकामना सहित हाम्रै रामिछा भुजीका सुमधुर स्वरका धनी गायक युनिक प्रदीप विशेको धमाकेदार तिज विशेष लोकभाका यसपालि तिजैमा स्ट्यान्डर्ड क्रिएसन एन्ड प्रोडक्सन प्रालीको गौरवमय प्रस्तुतिमा युनिक प्रदीप विशेको नाचौँ नाचौँ लाग्ने लोकभाका यसपालि तिजैमा स्वर युनिक प्रदीप विशी र अन्जु बैरागी राई, लय युनिक प्रदीप विशी, शब्द युनिक प्रदीप विशी र रमेश जीर। सल्लाह तथा सुझावका लागि गायक युनिक प्रदीप विशी मोबाइल नम्बर 9813001975 9861340181। अब तपाईँको बजारमा युनिक प्रदीप विशीको धमाकेदार तिज विशेष प्रस्तुति यसपालि तिजैमा। यसपालि तिजैमा सिन्दुर हाल्छु हुन्न नभना।